र मूल रूपमा सार्वजनिक खरिदमा तिनवटा कुराहरू पर्छ, एउटा माल सामान हो, अर्को के परामर्श सेवा हो, अर्को चाहिँ निर्माण काय। यो तिनवटा काम चाहिँ सार्वजनिक निकायहरूमा किन्नुपर्ने हुन्छ अथवा आफैले उ सक्दैन। माल सामान सबै सार्वजनिक निकायले आवश्यक पर्ने आफै उत्पादन गर्न सक्दैन, प्रयोग गर्न सक्दैन, बाहिरबाट किन्नुपर्छ। परामर्श सेवा दिन पनि सबै सार्वजनिक सेवाको मौजुदा दिन सकिँदैन, या त्यो के भन्छ म्यान पावरबाट सम्भव नहुन सक्छ, त्यो विज्ञता सार्वजनिक निकायमा नहुन सक्छ र बाहिरबाट किन्नुपर्छ। निर्माण कार्य पनि सार्वजनिक निकायबाट सार्वजनिक निर्माणका काम गर्नुपर्छ, बाटोघाटो पोल पोल यसा भवन यस्ता काम गर्नुपर्ने हुन्छ, त्यो काम पनि हामीले बाहिरबाट लिनुपर्ने हुन्छ। त्यसैले कन्ट्राक्टिङ आउट भन्ने भन्नुभएकै छ, धेरै ठाउँले पनि हुन्छ होला। अहिले पछिल्लो हाम्रो के भन्छ सार्वजनिक व्यवस्थापनको वृत्तमा यसलाई न्यू ट्रेन्डको रूपमा पनि हेर्छौँ। त्यही बाहिरबाट करारमा हामीले गर्ने अथवा चाहिँ सम्झौता गर्ने अथवा ठेकापट्टाको माध्यमबाट एक किसिमका काम गर्ने प्रणाली हाम्रो सार्वजनिक खरिद गर्ने हो। यो तिन किसिमको के भन्छ चिजलाई खरिद गर्नको लागि सार्वजनिक खरिद ऐनले अभिमुख गरेको छ। अब यहाँ अत्यन्तै सार्वजनिक खरिद ऐन वृहत विषय छ, कानुनी व्यवस्था भन्ने सन्दर्भ यसका नियमावली र ऐनका प्रावधान हेर्नुहुन्छ भने सार्वजनिक खरिद ऐन अलिक चर्चाको विषय पनि छ। यहाँलाई जानकारी होला अहिलेसम्म यसका नियमावली पटक पटक गत जेठदेखि हेर्ने भने छैटौँ, सातौँ, आठौँ, नौ पटक संशोधन भयो भनेपछि कुरो बुझिहाल्नुहुन्छ। अब यसमा थुप्रै जटिलताहरू छन्, थुप्रै अप्ठ्याराहरू छन्। तपाईँलाई परीक्षामा सार्वजनिक खरिद ऐन अथवा नियमावलीका केही कमजोरीहरू पनि सोध्न सक्छ, अथवा सार्वजनिक खरिद नै के हाम्रो विकासको या पुँजीगत खर्च हुन नसक्नुको बाधक हो त पनि भन्न सक्छ। यो ढङ्गबाट तपाईँहरूले ताफा तयारी गराउनुपर्छ भने अफिसियल लेभलमा अलिकति त्यो ढङ्गका क्वेसन आएन भने प्रोभिजन नै सोध्छ। सार्वजनिक खरिद सम्बन्धी कानुन व्यवस्था के छन्, त्यस सम्बन्धी तपाईँको खरिदका विधिहरू के हुन्, खरिद प्रक्रियाहरू के हुन्, यी ढङ्गका कुराहरू सोधिदिन सक्छ। कुन कुन खरिद गर्ने व्यवस्था छ यो सोधिदिन सक्छ, अथवा कुनै एउटालाई लिएर भोलपत्रसँग सम्बन्धित खरिदका स्टेप के हुन सक्छन् भनिदिन सक्छ, अथवा परामर्श सेवाको मात्रै सोध्न सक्छ। सार्वजनिक निर्माणको भोलपत्र सम्बन्धी प्रक्रियाहरू के हुन्छ यसका स्टेपहरू पनि भनिदिन सक्छ। अर्थात् ओभरअलमा समग्रमा नेपालको सार्वजनिक खरिदका सन्दर्भमा देखिएका जटिलता कठिनाइहरू पहिचान गर्दै त्यसको समाधान गर्न के उपाय छन् तपाईँसँग सुझाउनुहोस् भन्ने लाइनका क्वेसन पनि हुन सक्छन्। ल, यति सेरो फेरोमा रहेर सार्वजनिक खरिद पाइकेर सार्वजनिक खरिद भनेर छोड्नु परिचय सार्वजनिक निकायले त्यसको परिचयमा सार्वजनिक निकायले माल सामान निर्माण र परामर्श सेवा सेवाको खरिद गर्ने विधि प्रक्रिया पद्धति विचारलाई सार्वजनिक खरिद भनिन्छ, अर्को स्टेटमेन्टमा नेपालमा सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 का प्रावधान अनुरूप सार्वजनिक निकायहरूले खरिदको विधि र प्रक्रिया अवलम्बन गर्ने गर्दछ। सार्वजनिक निकायहरूले खरिदको विधि र प्रक्रिया अवलम्बन गर्ने गर्दछ। जस अनुसार निम्न अनुसारका खरिद विधिहरूको प्रावधान रहेको छ, खरिद विधिको प्रावधान रहेको छ। एकमा सोझै खरि, सुन्नु भएको छ यसो के हो सोझै खरि? कतिसम्मको सोझै खरिद गर्नु मिल्छ? वार्ताबाट तपाईँले भनेको परामर्शको दफा 85 कुरा गर्नुभयो नियम, त्यो चाहिँ ट्रेनिङहरू यो गराउनु पर्यो भने 5 लाखसम्मको त्यो चाहिँ गर्ने भनेको, त्योसँग 3 लिएर गर्नु लागत अनुमान विनय कालाई सोझै खरिद, वार्ताबाट गर्ने सोझै खरिद छ 5 लाखसम्मको त्यति हो। अर्को वार्ता गर्ने हो भने वार्ता गरेर 3 हेरेर त्यसरी लिने हो। अर्को वार्ताबाट यसको प्रोभिजन चाहिँ 1 लाखसम्म बिना लागत अनुमान कस्ट इस्टिमेट नगरिकन डाइरेक्ट पर्चेस गर्ने कि डाइरेक्ट सामान चाहिँ मगाएर बिल पेमेन्ट गर्नु मिल्यो, यो चाहिँ विदाउट कस्ट इस्टिमेट यो गर्ने। अर्को वार्ताबाटको सोझै खरिद चाहिँ यसमा चाहिँ कस्ट इस्टिमेट नै बनाउने हो अनि लिएर खरिद गर्न सक्नुहुन्छ, के चाहिन्छ भनेर कति लागत लाग्छ भनेर गर्ने वार्ताबाटको सोझै खरिद 5 लाखसम्मको छ। अब अर्को योभन्दा माथि सिक्किममा जान्छ टेन्डरमा अहिले जाँदै सिलबन्दी दरबार पत्र, सिलबन्दी दरबार पत्रबाट कतिसम्मको 20 लाख स्वास्थ्यमा 50 छ, अब हाम्रो यता अभ्यास चाहिँ 20 लाख गर्ने स्वास्थ्यमा 50 छ भने कामले देखेको छ कि अब शिरबन्दी दरबार पत्र भन्दा माथि गइसकेको कुन विधि हो? बल पत्र टेन्डर आह्वान गरेर गर्ने हो। यसमा चाहिँ 2 किसिमको लेख्न सक्नुहुन्छ तपाईँहरूले, एउटा चाहिँ नेसनल लेभलको हुन्छ, अर्को इन्टरनेसनल लेभलको हुन्छ, राष्ट्रिय स्तरको बलपत्र र अन्तर्राष्ट्रिय स्तरको। कतिभन्दा माथिमा अन्तर्राष्ट्रिय स्तर हो? 10 लाख करोड 1 करोडभन्दा माथिको काम गर्नमा चाहिँ अन्तर्राष्ट्रिय स्तरको हुन्छ, तर सबै अवस्थामा होइन। तपाईँलाई अब स्वदेशमा त्यो कुरा उपलब्धै नहुने भयो होइन, कन्सल्टिङमा हेर्ने भने चाहिँ त्योभन्दा कमको अवस्था पनि थोरै करोडमै पनि छ, कुनै काहीँ पनि नपाइने अवस्था पो कसैले पनि दिनु नसक्ने अवस्था, बाहिर मात्र त्यो सुविधा हुने खालको प्रकृतिका काम हुन सक्छ। त्यसमा विशेष प्रकृतिका परामर्श सेवा लिनु पर्यो भने चाहिँ कममा पनि अन्तर्राष्ट्रिय स्तरको हुन्छ, तर त्यसको पुष्टि हुनुपर्छ यो छैन भन्ने खालको चाहिँ हुनुपर्छ। यो राष्ट्रिय स्तर र अन्तर्राष्ट्रिय स्तरको छ, जेनरली अब निर्माण अरू कामको हकमा चाहिँ गरौँभन्दा बढीकोमा अन्तर्राष्ट्रिय स्तरको जानुपर्छ भन्ने छ। यो एक अरबको निर्माणको हकमा सामान्य निर्माणको हकमा यसको सीमा यो छ भनेर लेखिदिनु न त्यसलाई। राष्ट्रिय स्तर त 20 लाखभन्दा माथि यो चाहिँ निकालिहाल्नु पर्यो यो छ। अब यो चाहिँ विधिहरू हुन्। अब तपाईँहरूलाई प्रक्रिया प्रक्रियामध्ये अब सबै त प्रक्रिया एउटै छैनन्, सोझै खरिदको प्रक्रिया छुट्टै छ होइन, सिलबन्दीको प्रक्रिया अलिक फरक छ, बोल पत्रको प्रक्रिया अफिसर लेभलको परिसरतिर कम्तीमा बोल पत्रको सत्ता, अब प्रत्येकका लगभग पछाडिका त मिल्छन्, एग्रिमेन्ट गरेर वर्क अर्डर दिएर पर्चेज अर्डर दिएर सामान भित्ता लिने अथवा काम सम्पन्न गर्ने पेमेन्ट गर्ने या पछिल्ला पाटोहरू सबैमा समान हुन्छन्, त अहिले मैले यहाँदेखि चाहिँ सबै मिल्छ है भन्छु। बोल पत्रको हकमा के छ त? ल, बोल पत्रद्वारा खरिदको हकमा अवलम्बन गरिने प्रक्रिया ल, अब परीक्षामा आउनु सक्ने वैसँगै यही हो, जुनसुकैबाट पनि खरिदमा जोड भने प्रोसेस सुरुमा के हुन्छ? खरिद गर्नको लागि आवश्यकता पैसा अथवा निड आइडेन्टिफाई गर्नु पऱ्यो, के किन्ने हो त भन्ने तपाईँको माइन्ड सेट हुनु नै त्यहीँबाट खरिद सुरु हुन्छ। अब त्यो आवश्यकता पहिचान गर्नको लागि हामीलाई केही बेस हुन्छ, कार्यालयमा वार्षिक स्वीकृत कार्यक्रम हुन्छ, हामीले त्यसलाई चौमासिक रूपमा विभाजन गरेका हुन्छौँ, कुन चौमासिकमा के खरिद गर्ने भनेर अलरेडी डिफाइन भएको हुन्छ, पारित भएको हुन्छ, बजेट बनाउने सिलसिलामा लाइन मिनिस्ट्री बजेटरी इन्फर्मेसन सिस्टमकै क्रममा कुन चौमासिकमा कुन काम गर्ने भनेर एक्टिभिटी बेस हामीले त्यसको विभाजन गरेका हुन्छौँ। जस्तो तपाईँलाई सवारी साधन किन्ने हो कि निर्माण कार्यसँग सम्बन्धित छ भने सडकपछि त्यसलाई चाहिँ कुन लेभलमा चाहिँ काम अगाडि बढाउने भन्ने हुनसक्छ, भवन बनाउने भयो भने भवनकै हुनसक्छ, अर्गनाइजेसनको कामको प्रकृति अनुसार स्वीकृत कार्यक्रमको परिधिमै रही तपाईँलाई विशेष परिस्थिति सिर्जना नभएको अवस्थामा अथवा नयाँ काम गर्नु पऱ्यो भने स्वीकृतभन्दा बाहिरको अवस्था पनि आइदिन सक्छ। जस्तो अहिले यहाँ हामीले कोरोनासँग सम्बन्धित स्वास्थ्य कार्यालयहरूले नयाँ कामहरू गरेका छन्, त्यो गत वर्ष त पक्कै पनि स्वीकृत थोकै थिएन त, थिएन, कोरोना भाइरसबाट आउन सक्छ, यस्ता चाहिँ सतर्कता काम गर्नुपर्छ, आइसोलेसन वार्ड बनाइरहेको छ नि प्रदेशहरूमा, अघिल्लो वर्ष हामीसँग पक्कै थिएन, त्यसैले यस्ता विशेष परिस्थितिमा तत्काल हुन सक्छ डिस्कस गरेर अन्य अवस्थामा चाहिँ स्वीकृत कार्यक्रमको परिधिभित्र रही आवश्यकताको पहिचान हुन्छ सुरुमा। ल अब यो आवश्यकताको पहिचान भएपछि अर्को काम के गर्छ, यसको हामीले आवश्यकता पहिचान गरिसकेपछि स्पेसिफिकेसन भन्ने हुन्छ, त्यो कामको स्पेसिफिकेसनको आधारमा रहे कस्ट इस्टिमेट बनाएर अगाडि बढ्छौँ। स्पेसिफिकेसनका आधारमा लागत अनुमान तयार गर्ने, स्पेसिफिकेसन भन्ने बुझ्नुहुन्छ के गर्ने हो त भन्ने कुरा हो, अर्थात् वस्तु मालसामान किन्ने भने कस्तो क्वालिटीको कुन ब्रान्डको के चाहिन्छ त्यसभित्रको क्यापासिटी के हुनुपर्छ भन्ने कुरा फिलहाललाई स्पेसिफिकेसन भन्छ। यसका लागि टर्नेटहरू छन्, विगतका अभ्यास छन्, छिमेकी अन्य कार्यालयले गरेका अनुभव समेतलाई हामीले आधारमा लिन सक्छौँ स्पेसिफिकेसनको आधारमा कस्ट इस्टिमेट बनाउने र यो स्वीकृत गर्ने, कस्ट इस्टिमेट तयार गरी स्वीकृत गर्ने भन्नुभयो यसलाई। अब यो लागत अनुमानको परिधिमा रहे अब हामी खरिद प्रक्रिया अगाडि बढाउँछौँ। अब टेन्डर गर्ने अथवा बोलपत्रमा जाने भनेपछि बिड डकुमेन्ट भन्ने हुन्छ, यहाँलाई जानकारी रहोस् हामीसँग पिपिएमओ भन्ने एउटा अर्गनाइजेसन छ, सार्वजनिक खरिद ऐनले पिपिएमओलाई खरिदसँग सम्बन्धित एउटा अभिभावकको जिम्मेवारी दिएको छ, त्यसैले यो पिपिएमओ भन्नाले पब्लिक के गभर्मेन्ट मोनिटरिङ अफिस, सार्वजनिक खरिद अनुगमन कार्यालय छ, सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका सार्वजनिक निकायले खरिद प्रक्रिया अवलम्बन गर्दै गर्दा अथवा तपाईँले टेन्डर प्रक्रियाको हामी कुरा गर्दैछौँ, टेन्डरमा जाँदै गर्दा प्रयोग गर्ने कागजातहरू बनाइदिएको छ, त्यसलाई एसबिडी भन्छ, स्ट्यान्डर्ड बिड डकुमेन्ट एसबिडी बनाएको छ, त्यसका आधारमा रहे हामीले भोरपत्र कागजातहरू तयार गर्छौँ। बेसिक कुराहरू तपाईँले त्यसमा कुनै चेन्ज गर्न मिल्दैन, त्यसले भनिदिएको छ तपाईँलाई इफ्यानी भनेको हुन्छ, चाहिने जतिमा चाहिँ त्यसलाई आवश्यकता अनुसारको आफ्नो नेचर अनुसारको केही कुराहरू राख्ने हो, अरू चाहिँ त्यही स्ट्यान्डर्ड जे हो त्यसै अनुरूप हामीले बनाउनुपर्छ। त्यसैले यो अब भएपछि पिपिएमओद्वारा निर्धारित स्ट्यान्डर्ड बिड डकुमेन्ट एसबिडी कागजात तयार गरी स्वीकृत गर, यो पनि स्वीकृत गर्नुपर्छ, स्वीकृत गर्ने अधिकारीहरू तोकिदिएको छ, कार्यालय प्रमुख हो कि मन्त्रालयको विभागको प्रमुख हो कि मन्त्रालयबाट पुग्नुपर्ने हो, कस्तो प्रकृतिको त्यो अनुसार तोकिदिएको हुन्छ, तयार गरी कागजात स्वीकृत गर। अब यो बलपत्र कागजात पनि तयार गर्नुभयो स्वीकृत गर्नुभयो भने अब हामीले चाहिँ सूचना प्रकाशन अब बोलपत्रदातालाई आह्वान गर्ने, अब हाम्रो खरिदको काम यो हो, हाम्रो आवश्यकता यो हो, यसमा चाहिँ इच्छुक हुने र यो क्राइटेरियामा मिल्ने र यो क्वालिफिकेसन भएका बिडरहरूले यसमा चाहिँ आवाज दिन सक्नुहुन्छ भनेर हामी सूचना प्रकाशन गर्ने गर्छौँ। जनरली अहिले चाहिँ 30 दिनको राखेर कोही 40 दिनमा पनि छ, अब त्यसको कार्यालयका विभिन्न अप्ठ्यारा सार गर्दा हेरेर पनि त्यो सुविधाहरू छन्, त्यसैले यो सूचना आह्वान गर्ने स्वीकृत अर्को स्टेपमा स्वीकृत बलपत्र कागजात स्वीकृत बलपत्र कागजात अनुसार बलपत्र आह्वानको सूचना, बलपत्र आह्वानको सूचना प्रकाशन गर्ने, यो चाहिँ राष्ट्रिय स्तरको दैनिक पत्रिकामा वेबसाइटमा राख्ने यो हुन्छ, र सँगै यो सूचनासँगै तपाईँले अपलोड गर्नुपर्ने हुन्छ, इजिपी भन्ने बुझ्नुहुन्छ, इजिपी सबै गर्नु भएको छ. यी भनेको इलेक्ट्रिक गभर्मेन्ट प्रोक्युरमेन्ट भन्ने छ इजिपीमा. अहिले सबैको यो टेन्डरबाट खरिद गर्ने एउटै मात्र ठाउँ छ, त्यसलाई इजिपी भन्छ. सार्वजनिक पब्लिक पिपिएमओको वेबसाइटमा अपलोड गर्नुपर्छ हाम्रो कागजातहरू. तपाईँको अफिसले गर्ने तपाईँले, अर्कोले गर्न सक्ने अर्को, त्यही एकै ठाउँमा हो. त्यसमा युजर नेम र पासवर्ड लिने हो. युजर नेम र पासवर्डबाट तपाईँले तयार गर्नेको हुन्छ फर्स्ट युजर, अनि त्यसपछि इबिटकैको कुरा गर्दैछु, ब्राकेटमा लेखिदिनु न, इबिटको कुरा गर्दैछु मैले. इजिपीमा जाएर तपाईँले युजर नेम भन्छ, पासवर्ड भन्छ, त्यस कारण अपलोड गर्नुपर्ने हुन्छ. इजिपी ब्राकेटमा लेखिदिनुपर्छ तपाईँले यसको बाँकी लेखिसकेपछि. पिपिएमओको वेबसाइटमा, हजुर, पिपिएमओको वेबसाइटमा त्यसपछि त्यो शौचालय सँगै गर्ने हो. अर्को उनीहरूले भोलिपल्ट होइन, सँगसँगै शौचालय निकाल्दा त्यो उसले खोलेर त भोलिपल्ट सँगै देख्न पाएको. पिपिएमओको वेबसाइटमा के भन्छ, बिट डकुमेन्ट हो, बिट डकुमेन्टहरू अपलोड गर्ने इजी ब्राकेटमा इजिपी र इबिट प्रयोजनार्थ, प्रयोजनार्थ अहिले यसको सीमा तोकेको छ. त्यसको अङ्कको बारेमा जानकारी छ भने हेर्नुहोस्, यतिसम्मको भएछ अनिवार्य इजिपी गर्ने इबिटमा जानैपर्छ भन्ने तोकिदिएको छ अहिलेको संशोधनको. त्यसको अमाउन्ट चाहिँ मैले हेरेको छैन, त्यो हेर्नु होला अहिले के छ. अनिवार्य भनेकै छ है, त्यहाँ जानैपर्ने हो. यसको रकम यतिसम्मको हो भने जानैपर्छ भनेर, सायद 1 करोड हो कि जस्तो लाग्छ, 60 लाख हो तोकेको चाहिँ लेखिदिनु भयो भने राम्रो हुन्छ, यतैदेखि माथिको हकमा अनिवार्य भनेर. अर्को, अब यसपछि चाहिँ अब सूचना भयो 30 दिनका लागि तपाईँ कुर्ने नै हो. अब हाम्रो प्र्याक्टिस नीति अप्नाएरहरूसँग अन्तिम दिनसम्म गर्ने भन्छ. अन्तिम दिनमै आएर चाहिँ प्रायः बिडरहरूले बिड गर्ने अनि त्यो सहमति काम नगर्ने यो हुने छन्. यस्ता अप्नाएरहरू निरन्तर आइरहेका छन्, अहिले पनि हिजो अस्ति सूचना निकालेको छ. 3-4-5 दिनसम्म यसको चलेको छैन पिपिएमओको, र यसले चाहिँ केही थप एक्सटेन्ड गर्ने अथवा यही अप्नाउनु पऱ्यो भनेर सार्वजनिक सूचना पनि निकालेको छ. भनेको यो कुरा तपाईँले समस्यामा लेख्दा सम्झिरहनुहोस्. अब 30 दिन कुर्ने भनेपछि अब आउँछ, बिडरहरूले तपाईँलाई जुन आह्वान गरेका थियौँ उनीहरू आउँछन्, त्यसअनुसार हामीले निर्धारित समयमा त्यसलाई अब खोल्नुपर्छ. 1 बजी खोल्ने, 12 बजी खोल्ने, कुन सूचना निकाल्नुभएको छ त्यही अनुसार हामीले बिड खोल्छौँ. र त्यसको अब चाहिँ हामी सम्बन्धितलाई प्री बिड मिटिङ पनि खोल्नुभन्दा अगाडि गर्नुपर्ने प्रावधान राख्नुभएको छ, त्यो गर्छौँ अनि चाहिँ अगाडि बढ्छौँ. अर्को स्टेपमा पूर्व निर्धारित सूचना अनुसार प्री बिड मिटिङ केही दुविधाहरू भए बिड गर्नुभन्दा अगाडि भने इच्छुकहरूले तपाईँको कार्यालयमा आएर सम्पर्क सोध्न सक्छ. प्री बिड मिटिङ समेत गर्नुपर्ने भए सो गरी तोकिएको दिन र समय यति बजे भन्यो भने त्यति बजे नै गर्नुपर्छ, नत्र त्यहाँ विवादहरू आउँछन्, अप्ठ्यारोहरू आउँछन्. दिन र समयमा बलपत्र खोल्ने ब्राकेटमा, अब यो बलपत्र खोल्दा चाहिँ प्रतिनिधिहरू राख्न सक्नुहुन्छ, जिल्ला प्रशासन, जिल्ला स्थित पौर निकायको प्रतिनिधिहरू हुनसक्छ, अनि बिडरहरूको स्वयं प्रतिनिधिहरू हुनै पर्छ, उनीहरू आउँछ र सो अनुसार खोल्छौँ. सबै बिडरहरूको आउँछन् र आउनै पर्छ भने पुरेर चाहिँ बस्दैन, आएको जतिलाई उपलब्ध जतिलाई हस्ताक्षर गराउने हो अनि यसरी यो खोल्ने. अब यो बिड खोलिसकेपछि चाहिँ इभ्यालुएसनको काम हुन्छ. इभ्यालुएसनमा पहिले कुन इभ्यालुएसन हुन्छ, दुईवटा इभ्यालुएसन, एउटा टेक्निकल, एउटा फाइनेन्सियल. कुन हुन्छ पहिलो टेक्निकल कुराहरू छ, उसका क्वालिफिकेसनदेखि लिएर प्राविधिक पक्षको मूल्याङ्कन गर्ने गर्छ. ल, अब यसपछिका काम अगाडि बढ्छ. बलपत्रको प्राविधिक मूल्याङ्कन गर्ने, अब जानकारी अभ्यास चाहिँ हाम्रो कानुनमा भएअनुसार मूल्याङ्कन समिति नै भन्ने हुन्छ. त्यो बलपत्रका सम्बन्धमा कुन कमिटीले इभ्यालुएसन गर्ने हो भनेर तोकिदिएको हुन्छ, र जस्तो तोकी अनुसारको कमिटी मार्फत हामीले मूल्याङ्कन गर्छौँ, रिपोर्ट पेस गर्छौँ, ब्राकेटमा मूल्याङ्कन समिति मार्फत भन्नु, मूल्याङ्कन समिति मार्फत. ल अब यो प्राविधिक रूपमा सबै पास हुन्छन् भन्ने छैन. 10-15 बिडाहरूले भन्यो भने अब 10-15 बिडाहरू हाम्रो क्वालिफिकेसन अनुसार मेल नखान सक्छ. त्यसैले अब त्यो प्राविधिक रूपमा जो जो पास भएका हुन्छन् तिनीहरूलाई हामीले अब फेरि फाइनेन्सियल इभ्यालुएसनमा लान्छ. ल अर्कोमा प्राविधिक रूपमा अर्को नम्बर यसपछिको भन्नु, प्राविधिक रूपमा पास भएका बलपत्रदाताहरू वित्तीय मूल्याङ्कन फाइनान्सियल इभ्यालुएसन दाताहरूको हकमा, अर्को फेल भएको हामीले फाइनान्सियल हेर्नु पर्दैन, अर्को वित्तीय मूल्याङ्कन मूल्याङ्कन गर्ने. अब यो प्राविधिक रूपमा र वित्तीय रूपबाट दुवै पास भएकाहरू मध्ये सार्वभूत रूपमा के भन्छ, न्यूनतम प्रावधिक मूल्याङ्कित प्रावधिक भन्ने चाहिँ यो अब बाहिरको विदेशी कानुनको हामीले प्रयोग गर्दा हामीले सुन्दा चाहिँ अलिक अनौठो अनौठो लाग्दा, अब यसका अर्थहरू विभिन्न छन्, विभिन्न ढङ्गले यस्ता अर्थ लाउने गर्छ. न्यूनतम रूपमा सार्वभूत भनेको रुपियाँ पैसा कम भन्दैमा हो कि अरू पनि हो त, अरू पनि क्वालिफिकेसनबाट हेर्ने हो त भन्ने कुराहरू पनि पैसा आउँछ नि, यी विवादमा परिरहने विषय पनि छ यो. त्यसैले हाम्रो अभ्यास चाहिँ के छ भने सकेसम्म फाइनेन्सियल र टेक्निकल रूपमा पास भएका मात्रै सबैभन्दा कममा कसले बिड गर, सबैभन्दा कममा कसले काम गर त भन्ने पनि देख्छ. सार्वजनिक खरिद 63 मनोसाय पनि यही नै हो मूल रूपमा, कम्पिटेटिभ हुनु पर्यो, प्रतिस्पर्धालाई प्रवर्धन गर्नु पर्यो, सकेसम्म इकोनोमी हुनु पर्यो, मितव्ययता कायम गर्नुको लागि प्रतिस्पर्धा भएर कममा कसैले त्यही गुणस्तरमा त्यति नै गर्छु भनेर कमिट गर्दैछ भने उसैलाई देऊ भन्ने नै हो यसमा. त्यसैले अब गर्ने चाहिँ यस पश्चात मूल्याङ्कनबाट सार्वभूत रूपमा के भन्ने छ, न्यूनतम मूल्याङ्कित प्रभावग्राही भन्ने छ, होइन लाभग्राही भन्ने छ र होइन प्रभावग्राही. मूल्याङ्कनबाट सार्वभूत रूपमा न्यूनतम मूल्याङ्कित प्रभावग्राही बलपत्रदातालाई, न्यूनतम मूल्याङ्कित प्रभावग्राही सार्वभूत रूपमा न्यूनतम, यो कानुनको भाषा हो अलिकति के छ, न्यूनतम मूल्याङ्कित छ प्रभावग्राही चाहिँ हेर्नुहोस् बलपत्रदातालाई प्रभावग्राही बलपत्रदातालाई खरिदको लागि छनौट गर्ने, खरिद हुनाले निर्माण यो चाहिँ परामर्श सबै हुन्छ छनौट गर्ने. अब यो तपाईँले इन्टरनल रूपमा छनौट त गर्नुभयो, आशयको सूचना निकाल्नु. अब यो चाहिँ पास भएका मध्ये यति थिए, यसमा यो यसलाई चाहिँ हामीले छनौट गर्ने निधो गर्यो, त्यसमा तपाईँ अरू कसैको चाहिँ गुनासो उजुरी कसुरी केही छ भने दिनुहोस् है भन्ने सूचना निकाल्नुपर्छ भन्ने खरिद कानुनमा व्यवस्था छ. त्यसैले अब उसलाई एकैचोटि एग्रिमेन्टमा हामी जाँदैनौँ, उसलाई छनौट गरेर तपाईँ टुङ्गो त पुग्नु भयो, अब त्यसका लागि तपाईँले आशयको सूचना निकाल्नु पर्यो. छनौट गरेपछि आशयको सूचना निकालेर अब उजुर पनि परेन, 7 जनवरी निकाल्यो भने 7 यो 15 निकाल्नु भने 15 यो चाहिँ बढीमा 15 भन्ने छ कि 7 प्राय प्रचलन छ, आएन भने चाहिँ अनि सम्झौताको लागि बोलाउने. ल छनौट गरिएको बलपत्रदाता सम्बन्धमा, बलपत्रदाताको सम्बन्धमा अन्य बलपत्रदाता, अन्य बलपत्रदाता को गुनासो वा उजुरी, गुनासो वा उजुरी भए सो ग्रहण गर्नका लागि समेत आशयको सूचना प्रकाशन गर्नु, यो चाहिँ राष्ट्रिय स्तरको पत्रिकामै हामीले प्रकाशन गर्नुपर्ने हुन्छ, लागि आशयको सूचना प्रकाशन गर्नु. अब यो आशय सूचनाको समय पनि सकिएपछि अब हामी छनौँ भएका, अब उजुरी परेन भने, उजुरी पऱ्यो भने त्यसका प्रोसेस फेरि छुट्टै छ, फेरि जान्छौँ हामी अन्य प्रक्रियामा पुग्छौँ नपर्दाको अवस्थामा। अब उजुरी पनि परेन, यो पनि भएन, आशयको सूचना पनि निकालिसक्यो, म्यालिसक्यो, त्यसैले अब फलानु त्यो बलपत्रदातालाई सम्झौता गर्नका लागि ठिक छ भनेर हामीले निर्णय गर्छौँ अनि निर्णय गरेर अगाडि बढ्छ। अब आशयको सूचनाको साथ आशय भनेको त्यही आशय के छ, अरूको धारणाहरू बुझ्न पर्यो, पब्लिकमा निकालिदिने हो। अब को कोले सरकारवाला को छ, बलपत्रदातैले चाहिँ यसको दाबी गर्न पाउने हो, उजुरी गर्न चाहिँ हाम्रो यो यो कारणले किन भएन भन्ने अभ्यास उसका सुनाइ हुन्छन्, अरूले चासी दिँदैन। त्यो त निकाल्नु पऱ्यो, भोलि आएन भने, एग्रिमेन्ट गर्न आएन भने दोस्रो विकल्पमा हामी जानुपर्छ, त्यो चाहिँ आशयको सूचना निकाल्दै हामीले तयार गर्छौँ। एक नम्बरमा यो विकल्पमा अर्को दोस्रो कम्पेरिटिभ चार्ट बनाएर हामीले गर्छौँ, त्यो माथि व्याख्यामा तपाईँहरूले लेख्नुपर्ने हुन्छ, एउटै मुद्दामा लामो हुने भएर मैले लेखिनँ, त्यो एउटा मात्रै होइन विकल्प, उसलाई सम्झौता हामीले पनि छान्यौँ त, भोलि नआइदिन सक्छ, आएन भने हाम्रो खरिद अप्ठ्यारो पर्छ, त्यसैले निर्दिष्ट अवधिमा सम्झौता गर्न आएन भने सो त अर्कोलाई दोस्रोसँग सम्झौता गरेर अगाडि बढ्नुपर्ने अवस्था, त्यो चाहिँ तपाईँले व्याख्यामा लेख्नुपर्छ। अर्को आशयको सूचनाको साथ छनौट गरिएका बलपत्रदातालाई खरिद कार्यको सम्झौताका लागि सम्पर्क गर्ने, पत्रचार गर्ने, मोबाइलबाटै फोनबाटै बोलाएर खरिद पनि भयो, अब प्र्याक्टिसमा त्यही नै हो, सम्पर्क गर्ने भन्नुहोस्, सम्पर्क गर्ने, अब उसलाई सम्झौता गर्ने केही विधिहरू छन्, अब उसले लिएर आउनुपर्छ पर्फर्मेन्स बन्ड लगायत तरिका जुन छन्, यदि मोबिलाइजेसन लिनु पऱ्यो भने उसले यो ग्यारेन्टी, ब्याङ्क ग्यारेन्टी समेत लिएर, निर्माण कार्यको छ भने इन्सुरेन्स समेत गरेर, आवश्यक कागजात कस्तो किसिमको खरिद कार्य हो त्योसँग सम्बन्धित कानुनले भनेका कागजात लिएर आउँछ, त्यसपछि एउटा हामीले एग्रिमेन्ट डकुमेन्ट बनाउँछौँ, त्यसमा दुई पक्षले हामी कार्यालयको पक्षबाट, निकायको पक्षबाट अनि सम्बन्धित बलपत्रदाताको पक्षबाट हस्ताक्षर गर्छौँ, प्रत्येक डकुमेन्टका प्रत्येक पेजमा हस्ताक्षर भएको हुनुपर्छ, छाप लगाएको हुनुपर्छ, त्यो अनुसार एक प्रति उसलाई हामी सम्झौता पत्र दिन्छौँ, एक प्रति कार्यालय परिजनका लागि राख्छौँ। ल त्यसपछि सम्झौताका लागि खरिद सम्झौता भन्नुहोस्, खरिद सम्झौताका लागि आवश्यक कागजात ब्राकेटमा अमूर्त कुरा मात्र लेखेर भएन, आवश्यक कागजात के त, आवश्यक कागजात ब्राकेटमा जस्तो इन्सुरेन्स, यो बिमाका कागजातहरू हुन्छन्, अर्को पर्फर्मेन्स बन्ड, टिभी लगायत, यो धरौटीको राख्नुपर्ने भयो भने रिटेन्सनको ब्याङ्क ग्यारेन्टी, अर्को ब्याङ्क ग्यारेन्टी लेख्यो, ब्याङ्क ग्यारेन्टी जुन धरौटीको लागि पनि हुन्छ थप लगायत भन्नुहोस्, ग्राफिक बन्द भन्नुहोस्, समेत चेक जाँच गरी एग्रिमेन्ट डकुमेन्टमा सम्झौता कागजातमा निकाय र बलपत्रदाताको पक्षबाट, निकाय र बलपत्रदाताको पक्षबाट हस्ताक्षर अब काम सुरु भयो, हामी हस्ताक्षर सम्झौता गर्छौँ, सम्झौता गरेपछि यति दिनभित्र त्यो कन्डिसन हुन्छ सम्झौता पत्रमा, कहिलेबाट काम सुरु गर्ने, कहिलेसम्म काम सम्पन्न गर्ने, कसरी गर्ने, माइलस्टोन के होइन, कस्तो प्रगतिको काम हो, कसरी मकान पढ्ने हुन्छ, उसको वर्क सेड्युल लिन्छौँ हामी, कार्य सम्पन्न गर्ने उसको सेड्युलहरू लिन्छौँ, अनि त्यसअनुसार काम अब सुरुवात हुन्छ, यदि निर्माणको काम भयो, माल सामान भयो भने कहिले कहिलेसम्ममा माल चाहिँ तपाईँ माल सामान चाहिँ डेलिभर गर्ने हो, यी कुराहरू तोकिएको हुन्छ, त्यो अनुसार काम अगाडि बढ्छ। अब त्यसलाई तपाईँले एउटैमा लेख्ने चाहिँ सम्झौता अनुसार काम सम्पन्न हुँदै गर्दा यथा माल सामानको आपूर्ति हुँदै गर्दा उसले बिलहरू चाहिँ दाबी गर्छ, पेस गर्छ, भुक्तानीका लागि अनुरोध गर्छ, सोको चेक दान गरेर हामीले भुक्तानी दिँदै जान्छौँ। ल अर्कोमा सम्झौता अनुसार निर्माण कार्य वा माल सामानको आपूर्ति तथा परामर्श सेवा, परामर्श सेवा को कार्य बापत सेवाको कार्य बापत प्राप्त बिल तथा भुक्तानी अनुरोध, भुक्तानीका लागि अनुरोध भए अनुसार अनुसार चेक जाँच गरी भुक्तानी गर्ने। ल अब एउटा चाहिँ हामीले अलिकति आफ्नो भ्यू पनि दिँदा हुन्छ, निर्माण कार्य भन्दा पनि अरू माल सामान र अर्को चाहिँ वान टाइम पेमेन्ट हुनसक्छ, एकपल्ट सामान ल्याएर त्यो ल्याएर सक्छ। अब बहुवर्षीय टेका छ, पटक पटक काम छ, अलि पटक पटक गर्दै जान्छ भने उसले चाहिँ पटकीय रूपमा भुक्तानी पाउँदै जान्छ। निर्माण कार्य सम्बन्धी मोबिलाइजेसन दिनुपर्ने छ भने उसले मोबिलाइजेसन दिएर त्यसलाई फेरि प्रगति अनुसार हामीले कट्टा गर्दै जान्छ। त्यसमा सम्झौतामा लेखिएको हुन्छ, जनरली 80% प्रोग्रेस भएपछि चाहिँ त्यसलाई के भन्छ मोबिलाइजेसन लगेको पैसाहरू चाहिँ सबै निल हुनुपर्छ, जेरो हुनुपर्छ भन्ने मान्यता छ। अनि 30% प्रोग्रेस भएपछि मोबिलाइजेसन बापतको लगेको चाहिँ कट्टा गर्दै जानुपर्छ भन्ने चाहिँ हाम्रो स्ट्यान्डर्ड बिड डकुमेन्टमै उसले गरेको हुन्छ। सो अनुसार हामीले कट्टा गर्दै जान्छौँ निर्माण कार्यको हकमा। परामर्श सेवा पनि एकपटक दियो भने एकपटकै पेमेन्टमा टुङ्गिन सक्छ या पटक पटक हुनसक्छ। जस्तो कुनै सडक निर्माण गर्नु पऱ्यो भने सडकको डिजाइन सर्वे जुन गर्ने काम हुन्छ यसलाई हामीले परामर्श सेवा भन्छौँ। डिजाइन सर्वे गर्ने काम पनि एकैचोटि एकै रातमा र एकैपटकमा छोटै छ पनि हुन्न, त्यसका लागि ठुलो मेहनत लाग्छ, पटक पटक महिना दिन वर्ष दिन लाग्न सक्छ। त्यसो भए काम गर्दै जाँदा बिचमा उसलाई अरू थप काम गर्न सहज होस् भनेर हामीले बिचमा पेमेन्ट गर्दै जान्छौँ, त्यसलाई चाहिँ रनिङ बिल भन्छौँ। रनिङ बिलहरू पेमेन्ट गर्दै जान्छौँ र कार्य सम्पन्न भएपछि त्यसलाई चाहिँ हामीले पेमेन्ट गर्छौँ। र अन्तिममा तपाईँले लेख्ने चाहिँ कार्य सम्पन्न भएको उसलाई आवश्यकता अनुसारको सर्टिफिकेट पनि उसले माग गर्न सक्छ, वर्क कम्प्लिसन रिपोर्ट उसले पेस गर्छ र कार्य सम्पन्न भएको के भन्छ प्रमाणपत्र जारी गर्नु पर्यो भने हाम्रो निकायले गरिदिनुपर्छ, उसले माग गर्छ भने त्यो पनि अभ्यास छ। ल सम्झौताअनुसार खरिद कार्य सम्पन्न पश्चात, खरिद कार्य सम्पन्न पश्चात सम्बन्धित बलपत्रदातालाई, सम्बन्धित बलपत्रदातालाई सोको प्रमाणपत्र, अब यो चाहिँ अलिकति उसले कस्तो माग गर्छ भन्ने हो। तपाईँमा वर्क एक्सपिरियन्स उसलाई चाहिएको, तपाईँकोमा यो काम गर्नु भने भोलि फर्दरहरू काम गर्नुको लागि त्यो सर्टिफिकेटले उसले अन्यत्र दाबी गर्न आफ्नो एक्सपिरियन्स सो गर्नलाई उपयोगी हुन्छ। त्यसैले यो प्रायः चाहिँ अब निर्माणसँग सम्बन्धित कामहरूमा शिक्षा लिने नै प्रचलन छ र एग्रिमेन्टमा पनि यो दिनुपर्छ भनेर लेखिएको हुन्छ। के लेख्यो प्रमाणपत्र उपलब्ध गराउने, अब सामान नै माल सामान यो किनेको यसको र भोलि उसलाई नचाहिनेछ, तपाईँका टर्नओभरले खासै त्यसलाई चाहिँ भ्यालुएट गरेको छैन भने उसले नलिन पनि सक्छ, तर उसलाई भोलि त्यो सर्टिफिकेटले अन्यत्र चाहिँ काम लाग्छ उपयोग हुन्छ भने यो चाहिँ माग गर्छ, हामीले बनाएर दिनुपर्ने हाम्रो दायित्व हो। यति गरेपछि हाम्रो टेन्डरको काम सिद्धियो। यी स्टेपहरूलाई सम्झिनुहोस्, भोलि कामले नगएर तपाईँले टेन्डरको काम गर्नैपर्छ, सार्वजनिक निकायमै जाँदै हुनुहुन्छ सक्नुहुन्छ। यसबिचमा पनि साह्रै गाह्रो अप्ठ्यारो त छँदैछन्, साह्रै गाह्रो अप्ठ्यारो दुविधा कहाँ कहाँ केही कति चाहिँ अब दक्ष विज्ञ जान्ने बुझ्ने अन्य पिपिआमा सबै यसबाट हामीले सेवा लिन सकिहाल्छौँ। परीक्षामा चाहिँ यति लेख्दा पुगिहाल्छ, कतिवटा स्टेप ल यसलाई 30-32 पनि बनाउन सकिन्छ, सबभन्दा सिम्पलै हो यसलाई अझ छोट्याउँदा सुरुमा खरिदको पहिचान गरेर डकुमेन्ट बनाएर लागत अनुमान बनाई कागजात के हुन्छ बिड चाहिँ तपाईँले आह्वान गर्ने अनि आह्वान गरेपछि तपाईँकामा खरिद गर्न इच्छुकहरू चाहिँ आउँछन् आएपछि तिनीहरूका कागजात चेकजाक गरेर तपाईँका भने बाहुन भेट्यो भने त्यसलाई छनौट गर्ने छनौट गर्दा विभिन्न त्यहाँ प्रतिस्पर्धा हुन्छ प्रतिस्पर्धी मध्ये सबभन्दा उत्तम प्रतिस्पर्धीलाई छनौट गर्ने अनि छनौट गरिसकेपछि सम्झौता गर्ने अनि भुक्तानी दिने छोटो विधि होइन खरिद योजना चौमासिकमा हुन्छ कहिले गर्ने भन्ने हुन्छ नि त खरिद इकाई काबलेमा हुन्छ खरिद इकाईबाट हामीले खरिद योजना बनाउँछौँ कुन चौमासिकमा कुन महिनामा त प्लानिङ त गर्नु पर्यो त्यो अनुसार त्यो माथि स्वीकृत कार्यक्रम अनुसार भनेर त्यो व्याख्या गर्नु त्यहाँ हो यसलाई मैले अघि तपाईँलाई भनेको थिएँ 30 स्टेप बनाउन सकिन्छ परीक्षामा 10 मार्क्सलाई ध्यान मध्यनजर गर्दै त्यति बनाएको र यी सबै समेटेका त्यति कुरा त्यति चाहिँ हुन्छ 10 अङ्कमा तपाईँले यसरी लेख्न सक्नुहुन्छ खरिदको विषय ल अब ओभरअलमा अर्को तपाईँहरूलाई आउन सक्ने प्रश्न माथि अघि एउटा विधिमा लेखिएको छ क्याटलग विधिबाट क्याटलग विधि भनेको केही छैन माथि विधिमा एउटा थपिदिनु न क्याटलग र अमानत भन्ने पनि छ ती दुइटालाई यसो राखिदिनु त माथि माथि यहाँ प्रोसेसमा होइन विधिहरूमा कि तल अघि कति टेन्डर पछाडि राखेको छ एउटा क्याटलग सपिङ भन्ने छ क्याटलग विधि यो भनेको केही छैन अब ब्रान्ड ल्याउने हो तपाईँ यो ब्रान्डको भनेर 3-4 ब्रान्डेड कम्पनीबाट त्यो स्पेसिफिकेसन हुने गरी क्याटलगै ल्याउने जस्तो गाडी किन्नु पर्यो भने अथवा तपाईँले कुनै स्पेसिफिक त्यस्तै मेसिनरी औजारहरू किन्नु पर्यो भने त्यो ब्रान्डलाई ल्याउने अन्त क्याटलगको आधारमा अध्ययन गरेर त्यस भौतिकको कुनै किन्ने भन्ने प्रावधानहरू छ यसको एमाउन्ट अहिलेको संशोधनमा कति राखिरहेछ भने अरे तोकिदिएको छ यति 50 लाख यतिसम्मको चाहिँ गर्न सक्ने भन्ने खालको छ त्यो हेर्नु होला क्याटलगको एउटा विधि अर्को चाहिँ अमानत भन्ने छ अमानतबाट पनि खरिद हुने भन्ने एउटा विधि छ बुझ्नुहुन्छ यो अमानतको भाषा अमानत भनेको सार्वजनिक निकायले खरिद कार्यलाई सम्पन्न गर्नुको लागि गुड्स दिने हो जस्तो उदाहरणको लागि सडक कार्यालयले बाटो पिच गर्नु पर्यो भने पिच गर्न आवश्यक पर्ने मेटेरियल चाहिँ उसले दिने पिच गर्ने काम चाहिँ अर्कोले गरिदिन्छ त्यही हो अमानत यो अभ्यास गुड्स उसले दिने सेवा चाहिँ अर्कोले दिने होइन त्यसको काम चाहिँ अर्कोले गरिदिन्छ अथवा बाहिरबाट कन्ट्राक्टिङ आउट गरिन्छ त्यो चाहिँ अमानत विधिबाटको खरिद हो यसको 1 लाख भन्ने छ त्यस्तो छ यो पटक के हुन्छ भन्दा अब सानो जस्तो अप्ठ्यारो पर्छ कि अमानत किन हुने बाटो पानी पर्यो हिजो राति पानी पर्यो थुप्रै खाल्डो भयो तुरुन्तै ट्याङ्कर यो लिएर जान सक्नुहुन्न नि त बाटो खाल्डो भयो अब त्यहाँ अप्ठ्यारो भयो भने अब त्यसलाई टाल्नु पर्यो त्यो टाल्नको लागि सामान तपाईँ सुहाउँछ टाल्ने चाहिँ काम छ अर्को बाटो गराउनु हुन्छ अमानतबाट एक बाटो स्वीकृत लिने त्यो त कानुनमा स्वीकृत लिने कानुन परिपालन गर्ने सबै हित छ ल यी विधिमाथि राख्नु होला यति भएपछि भन्छ अब यसको समग्र पाटोको कुरा गरौँ नेपालमा सार्वजनिक खरिद सार्वजनिक खरिद सम्बन्धी विद्यमान कमजोरी वा समस्या विद्यमान कमजोरी वा समस्याहरू यो लङ क्वेसनमा आउन सक्ने यो टपिक अनुसारको क्षेत्र हो अब यसमा खरिद सम्बन्धी विद्यमान कमजोरी समस्यालाई तपाईँले क्लस्टरिङ गरेर लेखे पनि हुन्छ नीतिगत कानुनी समस्या संस्थागत समस्याहरू जनशक्तिमा रहेका समस्याहरू अनि यो के भन्छ खरिदसँग संलग्न पक्ष हाम्रा बोलपत्रदाता निर्माण व्यवसायी यिनीहरू बिचको समस्याहरू र सार्वजनिक खरिदका दौरानमा संलग्न हुने नागरिक वा के भन्छ जनताहरू बिचमा रहेका समस्याहरू भनेर क्लस्टरिङ गरेर लेखे नै हुन्छ ओभरअलमा लेखे पनि हुन्छ कसले ओभरअलमा लेखे मैले चाहिँ अब त्यसलाई मनमा सम्झिँदै माथिबाट क्लस्टरिङ गर्दै भन्छु होइन, अब क्लस्टर क्लस्टरबाट सम्झिनुहोस् त हेडिङ दिएर क्लस्टर गर्नुहुन्छ भने पनि हुन्छ, छुट्याएर लेखौँ सम्झिन सजिलो हुन्छ। परीक्षामा तपाईँलाई एक मात्रै लेख्नु पर्यो भने यो यो क्षेत्रमा लेख्यो भने दसवटा लेख्न सकिहाल्नुहुन्छ। ल नीति कानुनको लेख्नुहोस्, नीतिगत कानुन समस्या के छन् त ल। अब सबै डकुमेन्टले त्यही भन्छ, सार्वजनिक खरिद आफूमा जटिल कानुन छ भन्छ, जटिल कानुन छ यसमा भएका शब्दहरू तपाईँ हामीलाई बुझ्नै अघि यहाँ लेख्दै अमल भरिहाल्यो, कतिपटक लेख्यो बनाइयो होइन, भन्नुको अर्थ अब यो बुझिहाल्ने किसिमको चाहिँ सहज छैन। त्यसैले नीति कानुन सरल भाषामा स्पष्ट बुझ्नुपर्छ, कतिपय व्याख्या व्यक्ति अनुसार गर्न मिल्ने खालका कुरा प्रोभिजनहरू पनि छन्, त्यसले गर्दा पनि चाहिँ खरिद प्रक्रियालाई हामीले एकरूपता कायम गर्न नसकेको अथवा सहज ढङ्गले अगाडि बढाउन नसकेको टिका टिप्पणी हुन्छ, यो एउटा समस्या छ। खरिद कानुनमा प्रयुक्त शब्दावलीहरू जटिल र अस्पष्ट किसिमको यो समस्या छ। अर्को समस्या चाहिँ के देखिन्छ भने हेर्नुहोस्, हाम्रो पटक पटक यी कुराहरू आउँछन् सुधार हुन सकेन, त्यो 30 दिनको सूचना निकाल्नु जरुरत छैन, 30 दिनको सूचना निकालेर 30 दिनमा लाइन लागेर त्यो बिडरहरू पनि त्यही हो, त्यही एक महिना गइहाल्छ। तपाईँको स्पेसिफिकमा लाग्यो 10 महिना सबै प्रक्रियामा राखिएका दिनहरू अत्यधिक छन्, त्यसले गर्दा हाम्रो असारे बजेट भन्ने आरोप लागेको छ। यो गर्दै जाँदा असारी पुग्छ त कहिले गर्ने, सानोबाट अर्को आर्थिक वर्ष हुन्छ, हाम्रै कार्यालयमा सुरुवात गरेको हाम्रो पिआइएस रि इन्जिनियरिङ सम्बन्धी प्रोक्योरमेन्टको काम अझै अब अस्तित्व बिग्रो दिनुभयो भन्दैछ, अब वैशाख 10 चौमासी सक्नु पर्ने जेट हुँदाहुँदै असारमा अब पुगेन भने बजेट सुनिश्चितै हुनलाई डर भएछ। यो चाहिँ एउटा मैले प्रतिनिधिमूलक कुरा गरेँ, देशभरि राष्ट्रिय समस्या छ, ती दिन नै किन बढिरहनु परेको, एक हप्ता 10 दिन सबै रेडी भएर बसेका छन् त हामीले सक्ने त, गर्ने त फेरि त्यही एक दिन हुँदैन, एक हप्ता राख्यो भने 7 दिनको दिन हान्ने हो होइन, उसले अपलोड गर्छ आह्वान गरेपछि आउँछ, 30 दिन राख्यो भने 30 दिनको दिन आउँछ भनेपछि ती दिन घटाउनलाई हामी किन कन्चुसिएका छौँ। त्यसैले अब फेरि टेक्नोलोजीको विकासमा हिजोको जस्तो छैन, तपाईँले सूचना सबै पाउनुहुन्छ, पिपिआमा पाउनुहुन्छ, नोटिस आउँछन् भनेपछि हिजोको जस्तो पो गोर्खा पत्रमा अथवा कुनै एउटा पत्रिका कहाँ हुन्छ र पाइँदैन भन्ने थियो, आज त छैन, यो कुराहरू सुधार भएको छैन, यो नीति कानुनको समस्या हो। त्यसलाई खरिद प्रक्रिया सम्बन्धी सूचनाका अवधि लामो समयका रहेको ब्राकेटमा 30 दिन यो अनुपस्थित छ, तुरन्त संशोधन पटक पटक भयो, म्याथ थपका लागि मात्र भएन समय, यस्ता कुरामा ध्यानै दिए, म्याथ थप यो क्रोनिक भयो, यो भएन रुक्न भयो, काम गरेन पेनाल्टी लाउने अनि नलाउने, फेरि यस्तै विषयमा मात्र संशोधन देखिन्छ, यसले चाहिँ हाम्रो खरिदमा सुधार भएको छैन, यो समस्या नीति कानुनमा समस्या। अब दुईवटा लेख्नु भने 10 वटा पुग्छ होला, त्यति लेख्दै जाने होला। अर्को संस्थागत समस्या छन् अरू पनि 3-4 वटा संस्थागत समस्या भनेर खमा के छ त्यो नोटबाट हेर्नु न, यो 10 वटा लेख्थे तपाईँ जाँचमा लेख्ने, यो चाहिँ अब ठुलो बहस छलफल गरेर पोलिसीलाई नै रिभ्यू गर्नुपर्ने बेलामा चाहिने कुराहरू हुन्, जाँचका पर्सपेक्टिभबाट हेर्नु पर्यो नि त यहाँ त। ल अर्को संस्थागत व्यवस्था, संस्थागत समस्या अन्तर्गत के छ त हाम्रो समस्या? ल अब संस्थागत समस्या भनेको पिपिआमा अभिभावक भन्यो, पिपिआमाले सबै प्रकृतिका खरिद सम्बन्धी डकुमेन्ट तयार गरेकै छैन, एसबिडी भन्छ त्यही कुरालाई चाहिँ पटक पटक त्यही बनाउँदै ल्याउँदै परिमार्जन भन्छ के गर्छ भने हरेक पटक यस्तै देखे भनेको त्यो एउटा पिपिआमाबाट सबै प्रकृतिका खरिदका सम्बन्धमा खरिदका सम्बन्धमा आवश्यक कागजातहरू को स्ट्यान्डर्डमा स्थिरता नरहे, एकरूपता र स्थिरता भनौँ, एकरूपता र स्थिरता नरहे, यो चाहिँ फरक फरक भने एउटा पेज चेन्ज गर्ने, एउटा भित्रको काम कुदा गर्ने, फेरि अर्को होइन रहेछ भने पटक पटक दोहोरिएका छन् भन्छ, यो समस्या। अर्को संस्थागत समस्या अन्तर्गत चाहिँ हाम्रा निकायकै क्यापेसिटीको विषय, सार्वजनिक खालमा जुन हाम्रो क्यापिटल एक्सपेन्डिचर हुन सकेन भन्छौँ, संस्थागत क्षमतै छ, खरिदसँग सम्बन्धित संस्थागत हाम्रो क्षमता कमजोर छ, खरिद प्रक्रियामा संलग्न रहने सो साधनका कारणले होस् तथा भन्ने यो खरिदमा संलग्न खरिदसँग सम्बद्ध भनौँ, खरिदसँग सम्बद्ध सार्वजनिक निकायको संस्थागत क्षमता कमजोर, क्षमता कमजोर रहेको, खरिद के गर्ने कसो गर्ने ज्ञानको पनि अभाव छ, यी कुराहरू संस्थागत हाम्रो चाहिँ कमजोरीतर्फ देख्छौँ। अर्को व्यवहारगत कुरा हेर्दा चाहिँ अब हामी गमा व्यवहारगत समाचार प्र्याक्टिकल्ली के छ, अब व्यवहारगत समस्या अन्तर्गत चाहिँ हाम्रो यो स्थानीय रूपबाट हेर्छौँ, सार्वजनिक निर्माणतर्फका खरिदका कुराको लाइनबाट एउटा हेरौँ, मुआवजा र जग्गा प्राप्तिको विषय देशव्यापी समस्याको रूपमा छ, मुआवजाका विवाद छन्, स्थानीयका अवरोध छन्, यसले गर्दा खरिद प्रक्रियाहरू, खरिद त गर्नु भनेर तपाईँले राख्नुहुन्छ, बनाउने त भन्नुहुन्छ, यहाँ हाइड्रो पावर बनाउने, यहाँ बाटो बनाउने भन्ने कुराहरू डिजाइन ड्रइङ त भयो होला, त्यसैमा अवरोध हुने गरेको छ देशव्यापी रूपमा यी समस्या। त्यसलाई सार्वजनिक निर्माणतर्फ स्थानिक अवरोध देशव्यापी रूपमा रहे, ब्राकेटमा जग्गा प्राप्ति मुआवजा यही विवाद छन् निर्माणको विषयमा मूल, देशव्यापी रूपमा रहेको, देशव्यापी रूपमा रहेको। अर्को व्यवहारको समस्या चाहिँ के देखिन्छ भने हरेक निर्माणसँग सम्बन्धित कुरा गर्दा तपाईँले यो र मेटेरियलको कुरा छ, स्थानीय नदीजन्य सामग्रीहरू पनि जनाउने, यो भने अप्ठ्यारो हुने अथवा उपलब्ध नहुने कारणले कामहरू चाहिँ अगाडि नबढ्ने यो देखिएका छन्। अर्को पोइन्टमा स्थानीय स्रोत साधनको सर्वसुलभ उपलब्धतामा कठिनाई रहेको, ब्राकेटमा नदी जस्तै नदी खोला जाने सामग्रीहरू भन्न सक्नुहुन्छ, यसमा अब ठुला विवादहरू पनि छन्, थुप्रैले ज्यान पनि गुमाएका छन्, गिची बालुवा ढुङ्गा यस्ता विषयका विषय कुराहरू जो निर्माणसँग जोडिएर आउँछन्, यो अर्को समस्या छ व्यवहारमा। अब अर्को चाहिँ खरिदको यो पक्षबाट समस्या देखाइदियो, निर्माण व्यवसायी अथवा चाहिँ यो बोलपत्रदाता जो हुन्छ अथवा काममा खरिदमा संलग्न त्यसलाई के नाम दिन सकिन्छ, एउटै शब्द पनि छ कन्ट्राक्टर, ठेकेदारै भन्ने पनि लेख्न त लेखेर आउँछ, निर्माणै मात्र काम गर्दैन अरू पनि दिन्छ होइन, त्यसलाई एउटै शब्द छ पनि बनाउनुहोस्, जस कन्ट्राक्टर भनौँ न, कन्ट्राक्टरको तर्फबाट त्यो सम्झौता गर्ने सरकारवाला त जनता मिडिया पनि हुन्छ, कन्ट्राक्टरको पक्षबाट। अब यसमा देखिएको समस्या भनेको चाहिँ सम्झौता अनुसारको अवधिमा काम नगर्ने, मोबिलाइजेसन लिने अनि त्यसपछि भाग्ने, त्यो चाहिँ समस्याहरू देखिएका छन्। सम्झौताको अवधिमा कार्य सम्पन्न गर्न उदासीनता रह्यो, ठुलो सङ्ख्यामा अहिले यही उदासीनताको कारणले हाम्रा रुग्ण ठेक्काहरू छन् भनेर यसको अहिले आइडेन्टिफाई भइरहेछ, देशव्यापी रूपमा यसको सङ्ग्रह भइरहेछ। यो अर्को कन्ट्राक्टरको तर्फबाट गरिएका समस्या भनेको मोबिलाइजेसन, अहिले यसबाट चाहिँ केही सुधार गऱ्यौँ, 10% सीमित गर्दै आएको छ, 20% भन्दै थियो, मोबिलाइजेसन रकम लिएर अन्यत्रै खर्च गर्ने, त्यसका लागि ट्र्याकिङ गर्नुपर्ने थियो, कहाँ लिएर कुन ब्याङ्क खातामा राख्छ र कहाँ झिकेर प्रयोग हुँदैछ भन्ने खालको सिस्टम बचाउनु पर्ने, त्यो गर्न सकिएन. त्यसैले मोबिलाइजेसन लिने अरबको ठेका छ भने त्यसको 10% मोबिलाइजेसन सुरुमै उसले पाउने, जब फिल्डमा सुरु गर्छु भन्छ, अलिकति पैसा लगेर अन्यत्रै अरू प्रयोजनमा प्रयोग गर्ने, अलिकति काम चाहिँ सुस्त हुने गरेका छन्. त्यसैले मोबिलाइजेसन बापतको रकम सम्बन्धित ठेक्का प्रयोजनमा उपयोग नगर्ने गरी उपयोग नगर्ने प्रवृत्ति रहेको भनौँ न. सम्बन्धित ठेक्का प्रयोजनमा उपयोग नगर्ने गरेको या त उपयोग गर्ने प्रवृत्ति नगर्ने प्रवृत्ति रहेको. अब पाँचौँ मार्गमा मनोवृत्तिगत पाटोबाट मनोवृत्ति के छ त हाम्रो खरिदसँग सम्बन्ध, सार्वजनिक खरिदमा खरिद कार्यमा के सुनिन्छन्? सदाचार नैतिकता छ भन्ने छैन. त्यसैले सार्वजनिक खरिद कार्यमा सदाचार र नैतिकता कमजोर अवस्थामा रहे, यो महालेखा परीक्षकको प्रतिवेदनले पनि भन्छ, अख्तियार दुरुपयोगको प्रतिवेदनले पनि भन्छ. हामीले मनोगणनले अथवा भावना भयो लेखेको होइन, यो चाहिँ ब्राकेटमा तपाईँले ती प्रतिवेदन अनुसार भनिदिन सक्नुहुन्छ. यो अदुवा र मलेपाको प्रतिवेदन अनुसार यस्तो मनोवृत्ति देखिन्छ. हजुर, त्यो सदाचार नैतिकताको विषय हो, एटिच्युड भनेको. अर्को समस्या चाहिँ सार्वजनिक खरिदमा गुणस्तरीयताका लागि नतिजामूलक अनुगमन, नतिजामूलक अनुगमन को प्रवृत्ति विकास हुन नसके. अनुगमनका लागि अनुगमन यस्तो प्रवृत्ति छ, भिजिट गर्ने आउने त्यही हो, घुम्नका लागि घुम्ने या देश दर्शन भन्दैनौ न, हाम्रो देश देश दर्शन नै छ. खरिद सम्बन्धी नेपाल गाडी गर्यो भने पनि फलोअप नगर्ने, यो प्रवृत्ति हामीले बुझ्रेको छ हाम्रो खरिद. र यिनै यस्तै समस्याहरूबाट नेपालको सार्वजनिक खरिद कमजोरी र समस्या अलिक भेटिएको छ, अनि भने जस्तो खर्च भएको छैन, नतिजा आएको छैन, यी कुराहरू छन्. अरू पनि तपाईँले प्रतिस्पर्धाका कुराहरूलाई जोडेर लेख्न सक्नुहुन्छ. जो क्लस्टरिङ गरेर लेख्यो भने अलिकति दुई तिनवटा पोइन्ट लेख्दा धेरै नलेख्नु भयो, जानेको छ भने एउटा पाँचवटा, अर्कोमा चाहिँ दुईवटा लेख्यो भने त्यसले भाका राम्रो ल्याएको मान्दैन. युनिफर्मिटी हुनुपर्छ लेखाइमा, कम्तीमा दुई दुईवटा या तिन तिनवटासम्म जान सकिन्छ. त्योभन्दा बढी चाहिँ त्यो कुनै तपाईँको अब त्यहाँको कुनै प्रेजेन्टेसन होइन, केही होइन, 10 मार्क्सको 2 पेजमा जोडेर सोध्ने हुँदा त्यो लाइनबाट तयारी नबसेको राम्रो हुन्छ. अब सदान गर्ने उपाय चाहिँ यही गर्ने, ट्रेनिङ गर्ने, कानुनको परिपालनमा चाहिँ यसलाई गर्ने, कानुनका अप्ठ्याराहरू छन् भने त्यसलाई संशोधन गरेर नयाँ बनाउनु पर्नेछ. अहिलेको सङ्घीय शासनलाई सम्बोधन हुने किसिमको कानुन बनाउनु पनि हाम्रो जरुरी छ. तरिकामा त्यो समस्या लेख्न सक्नुहुन्छ. सार्वजनिक खरिद सङ्घीय कानुनको मर्मै करिब छ, अथवा स्थानीय सरकारका कानुनहरूका छन्, प्रदेशमा बनेको छैन. त्यसैले तिनै तहका सार्वजनिक निकायको खरिदको कामलाई त्यसले व्यवस्थित गर्ने खालका कानुनको हामीलाई जरुरत छ. त्यो नीति कानुनतिर त्यो समस्या देख्न सकिन्छ. त्यो लाइनबाट जानुहोस्, अफिस जाने बेला म गए भने त. अब अरू यो चाहिँ चार सब कानुन केही टेक्निकल कुराहरू छन्, म सन्देशको